भरि सुख शान्ति पाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै टाढा छन् उनका हरेक इच्छा चाहना पुरा हुँदै जाऊ। भुलानी चाहना सानो तिमलाई छ शुभ कामना सधैँभरि सुख शान्ति पाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै टाढा छन् उनका हरेक इच्छा चाहना पुरा हुँदै जाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै टाढा छन् उनका हरेक इच्छा चाहना पुरा हुँदै सुख शान्ति पाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै टाढा छन् उनका हरेक इच्छा चाहना पुरा हुँदै जाऊ। हे दुर्गा सधैँभरि सुख शान्ति पाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै टाढा छन् उनका हरेक इच्छा चाहना पुरा हुँदै जाऊ। हे दुर्गा भवानी मेरी सानो मदेखि धेरै हरेक इच्छा चाहना पुरा हुँदै जाऊ। कहिले पुरा होला नि धुमको छैन चरबल सम्झेर यो दशैँमा घर फर्केर। हे दुर्गा भवानी मेरो सानो मदेखि धेरै टाढा छ घर फर्केर हे दुर्गा